پھر اللہ تعالیٰ فرماتے ہیں وَلَوْ نَزَّلْنَا عَلَيْكَ كِتَابًا فِي قِرْطَاسٍ، اور اگر ہم اتارتے آپ پر ایک کتاب، قرطاسن کاغذ میں، قرطاس پراتیس کی جمع ہے، جس چیز پہ لکھا جائے، خواہ جھلی ہو یا کاغذ یا کوئی بھی چیز، اگر ہم آپ پر ایک کتاب اتارتے جو کاغذ میں لکھی ہوئی ہوتی، فَلَمَسُوهُ، پھر وہ اس کو چھوتے، لمس ہوتا ہے چھونا، بِأَيْدِيهِمْ، اپنے ہاتھ کے ساتھ، جیسے آپ لوگ اپنے ہاتھ سے اس کتاب اپنے سامنے رکھی کو چھو رہے ہیں، فرمایا اگر اس حالت میں بھی کتاب آسمان سے ہم اتارتے تو یہ انکار کرنے والے پھر بھی انکار کر جاتے، لَقَالَ الَّذِينَ كَفَرُوا، البتہ کہتے وہ لوگ جنہوں نے کفر کیا، اِنْ هَذَا إِلَّا سِحْرٌ مُبِينٌ، کہ یہ تو کھلا جادو ہے، یہ تو صریح جادو ہے، وہ اس معجزے کو بھی اور اللہ تعالیٰ کی اس قدرت کو بھی جادو سے تعبیر کرتے۔ روایات میں آتا ہے کہ عبداللہ بن ابی امیہ نے آپ صلی اللہ علیہ وسلم کے سامنے ایک مطالبہ پیش کیا اور کہا کہ میں تو آپ پر اس وقت تک ایمان نہیں لا سکتا جب تک میں یہ واقعہ نہ دیکھ لوں کہ آپ آسمان میں چڑھ جائیں، وہاں سے ہمارے سامنے ایک کتاب لائیں جس میں میرا نام لے کر یہ لکھا ہو کہ میں آپ کی تصدیق کروں، پھر میں آپ کو مانوں گا۔ یعنی اس میں آپ لکھوا کے لائیں کہ عبداللہ کو چاہیے کہ وہ حضور کی تصدیق کرے، اور جب یہ سب کچھ کہہ دیا تو کہنے لگا کہ اگر آپ یہ سب بھی کر دکھائیں تو میں پھر بھی نہیں مانوں گا۔ لیکن حیرت کی بات ہے کہ یہ شخص بعد میں مسلمان بھی ہو گئے اور اسلام کے مجاہد بن کر اٹھے اور غزوہ طائف میں شہید ہوئے۔ اس سے ایک اور بات پتہ چلتی ہے کہ بعض وقت لوگ ضد میں آ کر بڑی بڑی باتیں کہتے ہیں اور آپ ان سے مایوس ہوتے ہیں کہ انہوں نے نہیں ماننا ہی تو کہہ دیا انہوں نے، لیکن کچھ پتہ نہیں ہوتا کہ کس وقت اللہ تعالیٰ دل پھیر دے۔ ہدایت تو اللہ کے ہاتھ میں نا، دل تو وہ موڑتا ہے۔ اس لیے کسی بڑے سے بڑے متکبر اور سرکش انسان سے بھی مایوس نہیں ہونا چاہیے، خیر کی بات بتاتے رہنا چاہیے، ہاں سر پہ سوار نہ ہو، اچھے انداز میں اچھے طریقے سے بات بتاتے رہے، معلوم نہیں کس دن اثر کر جائے۔ وقالو، اور انہوں نے کہا، کس نے؟ قریش نے، کیا کہا؟ لولا، کیوں نہیں، انزل علیہ ملک، اس پر کوئی فرشتہ اتارا گیا۔ کہتے ہیں اس نبی پر کوئی فرشتہ کیوں نہیں اتارا گیا؟ ولو انزلنا ملکن، اگر ہم کوئی فرشتہ اتارتے، لقضی الامر، البتہ فیصلہ کر دیا جاتا کام کا، یعنی تمہاری زندگی تمام ہو جاتی، تم میں اتنا حوصلہ کہاں فرشتہ دیکھو، اگر فرشتہ تمہارے بیچ میں آ کھڑا ہوتا تو تم یوں ہی اس کو دیکھتے رہتے، دیکھ سکتے، تم تو اسی وقت بے ہوش ہو کے ختم ہو جاتے۔ لقضی الامر ثم لا ينظرون، پھر وہ مہلت نہ دیے جاتے۔ یعنی ایک مانو تو اس کا کیا ہے کہ لوگ اس سے خوف زدہ ہو جاتے، یہ تو اللہ کا احسان ہے نا کہ حضور صلی اللہ علیہ وسلم کو انہی کے اندر سے اٹھایا، جیسا کہ سورۃ آل عمران میں آپ پڑھ چکے ہیں، لقد من اللہ علی المؤمنین اذ بعث فیہم رسولا من انفسہم، اللہ کا احسان ہے مومنوں پر کہ اس نے ایک رسول ان کے اندر سے اٹھایا۔ اگر نبی صلی اللہ علیہ وسلم کی بجائے ذرا امیجن کریں، ایک فرشتہ پر پھیلائے لوگوں کے بیچ میں آ کھڑا ہوتا، آؤ لوگوں میں تم کو بتاؤں اللہ کے بارے میں، تو پھر دیکھتے ان کا حال کیا ہوتا۔ آپ کو معلوم ہے کہ حضرت جبریل علیہ السلام کو جب حضور صلی اللہ علیہ وسلم نے پہلی دفعہ دیکھا تھا تو وہ افق پہ چھائے ہوئے تھے، 600 پر تھے ان کے۔ اگر ان کو یہ نظر آتا فرشتہ تو یہ دہشت کے مارے گر جاتے، اور پھر ان کو مہلت نہ ملتی کہ یہ انکار بھی کر سکے۔ اب تو انسان کو دیکھ کے یہ ہٹ دھرمی دکھا رہے ہیں، انکار کر رہے ہیں، اگر فرشتے کو اصلی شکل میں دیکھتے تو اتنی مہلت بھی نہ ملتی کہ یہ اس کو جھٹلا سکیں۔ انبیاء علیہ السلام کے دل بہت مضبوط ہوتے ہیں، اللہ نے ان سے بڑا کام لینا ہوتا ہے تو ان کو حوصلے بھی بہت بڑے دیتے ہیں۔ اور آپ سوچیے کہ نبی صلی اللہ علیہ وسلم وحی کے آنے سے پہلے غار حرا میں ایک لمبے عرصے تک دن رات رہتے تھے، اب ایک پہاڑ کی غار جس میں نہ کوئی دیا نہ چراغ اور نہ کوئی روشنی، उसमें रात के वक्त अकेले रहना कि कोई दूसरा इंसान ना हो, ये मामूली बात है। तो उनके अंदर इस सारी एक्सरसाइज से एक हौसला और एक हिम्मत पैदा हो चुकी थी कि वो बड़ी बड़ी चीजों को देख सकें। लेकिन आम इंसानों में ये हौसला नहीं होता, इसीलिए आप देखें ना कि हम कोई बड़ा काम नहीं कर सकते, हम कभी छिपकली देख के डर जाते हैं, कभी कॉकरोच से डरने लगते हैं, और कभी जिन्नों के महूम खौफ से डरने लगते हैं। तो उधर अंधेरे में तो लाजमी जिन रहते होंगे, कभी किसी चीज का खौफ खाते हैं, कभी किसी चीज का खौफ खाते हैं, तो फिर इस्लाम की खिदमत क्या करेंगे। बहरहाल फरमाया कि ये कैसे लोग हैं, कैसे कैसे मुतालबे कर रहे हैं कि फरिश्ते आए। फरमाया अगर फरिश्ता आए तो ये यहाँ ठहर ना सके। इसी तरह कुछ और लोग थे, अब्दुल्ला बिन उमैया, नजर बिन हारिस, नौफल बिन खालिद, इन लोगों ने जमा होकर एक दफा आपकी खिदमत में मुतालबा पेश किया कि हम तो आप पे जब ईमान लाएंगे जब आप आसमान से एक किताब लाएं और उसके साथ चार फरिश्ते आए, एक नहीं चार आए, और उसकी गवाही दें कि ये किताब अल्लाह की तरफ से आई है और आप अल्लाह के रसूल हैं, तो जब हम मानेंगे। वकालू लौला उन्ज़िल अलैहि मलक, एतराज करते हैं फरिश्ता क्यों नहीं उतारा गया। वलौ अन्ज़लना मलकन, अगर हम फरिश्ता उतारते, लकुदियल अम्र, अलबत्ता काम का फैसला चुका दिया जाता। थुम्मा ला युन्ज़रून, फिर वो मोहलत न दिए जाते। एक और वजह, वलौ जअलनाहु, और अगर हम बनाते इसको, किसको, पैगंबर को, क्या, मलकन, फरिश्ता, तो भी जरूरी था। लजअलनाहु रजुलन, अलबत्ता बनाते हम उसको एक मर्द, यानी फरिश्ता या तो असली शक्ल में आता या फिर एक मर्द की शक्ल में आता, और अगर मर्द की शक्ल में आता तो फिर क्या होता। वललबसना अलैहिम मा यलबिसून, इस तरह इन्हें उसी शुबे में मुबतला कर देते जिसमें अब ये मुबतला है। फिर कहते नहीं तुम तो इंसान हो, फरिश्ते हो ही नहीं। तो दोनों सूरतों में फरिश्ते के आने का कुछ भी फायदा न था। इसके अलावा भी आप देखें ना कि फरिश्ता इंसानी जबान में तो गुफ्तगू नहीं कर सकता था, इंसानी जज्बात को ना समझ सकता, इंसान की कैफियत को, इंसान की कमजोरियों को ना जान सकता, तो इसलिए उसके आने से मसला हल नहीं होता। ये तो महज कहने की बातें हैं। होता ही है ना कि जब कोई बात हमने माननी नहीं होती तो हम तरह तरह के एतराजात शुरू कर देते हैं, हुज्जतें करने लगते हैं ताकि दूसरे का मुंह बंद कराया जा सके। और अगर आमतौर पर भी आप देखें ना कि अगर अल्लाह ताला एक फरिश्ते को नबी बनाकर भेजते और वो ये सब कुछ करते जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने किया, तो हम फिर भी क्या कहते, एक्सक्यूज ले जाते। हम कहते वो तो चूंकि फरिश्ते थे इसलिए उन्होंने तो ये सब करना था, हम बेचारे तो रहे इंसान, हम कैसे करें, और मामला फिर वैसे का वैसा होता। और वैसे भी ईमान को कंडीशनल नहीं होना चाहिए, मशरूत नहीं होना चाहिए, अगर तुम ये करो तो मैं ये करूंगा, गैर मशरूत। ईमान बिल गैर तो हमसे तकाजा भी यही करता है कि पहचानो और मान जाओ, शर्तें ना रखो। अच्छा, इस मौके पर मुझे वो वाकई याद आ रहा है कि जब एक दफा हजरत जिब्रील अलैहिस्सलाम इंसानी शक्ल में आप सल्लल्लाहु अलैहि वसल्लम के पास आकर बैठे थे तो लोग आपको देखकर हैरान हो रहे थे, मगर एक भी ये नहीं पहचाना था कि ये जिब्रील अलैहिस्सलाम है। जब वो चले गए तो आप सल्लल्लाहु अलैहि वसल्लम ने पूछा, क्या तुम जानते हो कि ये शख्स कौन था? तो आपने फरमाया, ये जिब्रील थे जो तुम्हारे पास आए तुम्हें तुम्हारा दीन सिखाने को कि किस तरह सीखते हैं, तालिब इल्म कैसे बनते हैं। और बसा औकात इंसानी शक्ल में फरिश्ते आए भी तो पैगम्बर पहचान नहीं सके। मसलन हजरत इब्राहिम अलैहिस्सलाम के पास जब फरिश्ते आए और उन्होंने खाना पेश किया, अगर वो पहचान लेते कि ये फरिश्ते हैं तो खाना नहीं ऑफर करते है? लेकिन उनको उस वक्त पता चला जब उन्होंने खाना नहीं खाया है? इसी तरह हजरत लूत अलैहिस्सलाम के पास भी आए नौजवानों की शक्ल में और कौम को पता नहीं चला और उन्होंने उनको भी गुनाह की दावत दे दी। इसी तरह हजरत दाऊद अलैहिस्सलाम के पास भी इंसानी शक्ल में आए थे। हजरत जिब्रील अलैहिस्सलाम दहिया कल्बी एक सहाबी थे, उनकी शक्ल में आपके पास कभी कभी आते थे। तो फरिश्ता जब भी इंसान की शक्ल में आएगा, इंसान उसको पहचान न पाएगा, यानी इंसान उसको इंसान ही समझेगा, फरिश्ता नहीं समझ सकेगा। तो मामला तो वहीं का वहीं रह जाएगा, پھر مشکل تو حل نہیں ہوگی. وَلَقَدْ اسْتُهْزِئَ بِرُسُلٍ مِّن قَبْلِكَ, آپ سے پہلے کئی رسولوں کا مذاق اڑایا گیا. فَحَاقَ بِالَّذِينَ سَخِرُوا مِنْهُمْ مَا كَانُوا بِهِ يَسْتَهْزِئُونَ, مگر ان مذاق اڑانے والوں پر آخر کار وہی حقیقت مسلط ہو کر رہی جس کا وہ مذاق اڑاتے تھے. استہزاء کس کو کہتے ہیں؟ خلاف عقل اور عجیب سمجھ کر مذاق اڑانا. رسولوں کی باتوں کو لوگوں نے خلاف عقل سمجھا اور عجیب بات سمجھی, اس لیے مذاق اڑایا. آج بھی تو لوگ کہتے ہیں ہماری عقل میں نہیں آتا یہ بات کیسے ہو سکتی, اس کے پیچھے تو کوئی لاجک نہیں سمجھ میں آتی. دین کا جب مذاق اڑاتے ہیں تو ایسی ہی باتیں کرتے ہیں نا. تو یہ کوئی نیا قصہ نہیں, یہ کوئی نئی بات نہیں, پہلے بھی ایسے ہوتا رہا. لوگوں نے پیغمبروں کا مذاق اڑایا, پھر ہوا کیا کہ جس چیز کا وہ مذاق اڑاتے تھے یعنی عذاب وغیرہ, جب پیغمبر کہتے کہ مان جاؤ ورنہ عذاب آئے گا اور وہ عذاب ہی کا مذاق اڑاتے تو وہی عذاب ان پر آ کر رہتا. حاق بہم, حاق کا لفظ جو ہے اس کا معنی ہے گھیر لیا, احاطہ کر لیا, چھا گئے. حاق یہی قصے. اور پھر بالذین سخرو, سخرو کیا ہوتا ہے؟ سین خیر ہے, کسی کے عیب بیان کر کے ازراہ حکارت مذاق اڑانا. یعنی جو ان میں سے حقیر سمجھ کر مذاق اڑاتے تھے ان کو اسی چیز نے آ گھیرا. قل سیرو فی الارض, کہہ دیجئے زمین میں چل پھر کے دیکھو. اہل مکہ کو کہا جا رہا ہے کہ ذرا زمین میں گھوم پھر کے دیکھو. تم منظرو, پھر دیکھو. کیف کان عاقبۃ المکذبین, کس طرح ہوا انجام جھٹلانے والوں کا. ان سے کہو ذرا زمین میں چل پھر کر دیکھو جھٹلانے والوں کا کیا انجام ہوا ہے, یعنی گزری ہوئی قوموں کے آثار قدیمہ اور ان کے تاریخی افسانے پڑھ کر دیکھو, ان کے کھنڈرات کو دیکھو کہ یہ ساری قومیں کس عبرتناک انجام سے دوچار ہوئیں. اسی زمین پر وہ تھے جو چلے گئے اور آج اسی زمین پہ ہم ہیں, اور ہم کیا کر رہے ہیں؟ قل سیرو فی الارض, کہہ دیجئے چل پھر کے دیکھو زمین میں. ثم انظروا, پھر دیکھو. کیف کان عاقبۃ المکذبین, کیسے ہوا تھا انجام جھٹلانے والوں کا, ان پہ کیا گزری, کیوں گزری. قل لمن ما فی السماوات والارض, کہہ دیجئے کس کے لیے ہے جو کچھ آسمانوں اور زمین میں ہے, یہ سب کس کا ہے. ان سے پوچھو اس کا مالک کون ہے. ویسے کون مالک ہوتا ہے کسی بھی چیز کا؟ جس نے اس کو بنایا ہو یا خریدا ہو یا اس کو اون کرتا ہو. اللہ نے ان سب چیزوں کو بنایا تو مالک بھی وہی ہے. اگر کوئی نہ گواہی دے تو قل, آپ کہہ دیجئے, للہ, اللہ کے لیے ہے. کتب علی نفسہ الرحمہ, اس نے اپنی ذات پر رحمت لکھ رکھی ہے. جیسا کہ سورۃ الاعراف کی آیت 156 میں آتا ہے, ورحمتی وسعت کل شیء, میری رحمت ہر چیز پر چھائی ہوئی ہے. لیکن فائدہ کس کو دیتی ہے؟ فسأكتبها للذین یتقون, میں ان قریب لکھ دوں گا ان لوگوں کے لیے جو تقوی اختیار کرتے ہیں. ویؤتون الزکات, اور زکات دیتے ہیں. والذین هم بآیاتنا یؤمنون, اور وہ لوگ جو ہماری آیات پر ایمان رکھتے ہیں. لَيَجْمَعَنَّكُمْ إِلَى يَوْمِ الْقِيَامَةِ, البتہ ضرور جمع کرے گا تم سب کو قیامت کے دن تک. إِلَى یہاں بمانہ فی ہے, یعنی قیامت کے دن میں. قیامت کے دن سب کو جمع کر لے گا. لا ریب فی, جس میں کوئی شک نہیں, یعنی جس کے آنے میں شک نہیں. الذین خسروا انفسهم, وہ لوگ جنہوں نے اپنے نفسوں کو خسارے میں مبتلا کیا. فهم لا یؤمنون, تو وہ ایمان نہیں لاتے. اب آپ دیکھیے کہ پوری زمین و آسمان اللہ کا, ہر چیز کا مالک وہ, لیکن لوگ اسی کا انکار کرتے ہیں. سب کچھ لیتے بھی اسی سے ہیں, پھر اسی کی اطاعت نہیں کرتے. اس کا انکار کرتے ہیں یا اس کے حکموں کا انکار کرتے ہیں. اس کے باوجود اللہ تعالیٰ نے ان کو زمین میں رہنے کی اجازت دی ہوئی. آپ ذرا جائیں کسی کے گھر 2 دن کے لیے اور گھر والوں کی ایک بات نہ مانیں, اپنی مرضی وہاں کریں, फिर आप देखें कि वो आपके साथ क्या करते हैं। आपने देखा होगा कि मसलन बाजू का आपको सर्वेंट रखते हैं, आप उससे कुछ कहते हैं, वो कुछ करता है, तो आप क्या करते हैं, जाओ भाई छुट्टी करो, तुम्हारे साथ हमारा गुजारा नहीं। शाम से पहले रुख्सत करते हैं। हम सब अपने आप को अल्लाह का गुलाम कहते हैं, अल्लाह का बंदा कहते हैं, उसकी जमीन पर रहते हैं, सब कुछ खाते पीते हैं और उसी की नाफरमानी करते हैं, उसी को नाराज करते हैं, फिर भी वो पकड़ता नहीं। क्यों? इसलिए कि वो बहुत मेहरबान है, उसने जो मुद्दत हमारे लिए मुकर्रर की है उस मुद्दत में वो हमको जमीन पर रहने दे रहा है, और ये उसकी रहमत की वजह से है। कतब अला नफ्सिहिर रहमा, उसने अपनी जात से रहमत लिख रखी है। हजरत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु से रिवायत है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब अल्लाह ताला ने कायनात को पैदा करने का फैसला किया तो अपनी किताब में अपने बारे में ये लिख लिया, और वो लिखा हुआ अल्लाह ताला के पास मौजूद है कि इन रहमती तगलिब गदबी, मेरी रहमत मेरे गजब पर गालिब रहेगी। वरना इतना बड़ा बादशाह और उसके सामने ये इंसान जैसी मखलूक नाफरमानियां करने वाली, उसके बस में है कि एक दिन न जीने दे इनको, अगला सांस न लेने दे इनको, लेकिन अगर ये जिंदगी कायम है तो उसकी रहमत की वजह से, मगर कोई इस रहमत से नाजायज फायदा ना उठाए और मुस्तकिल तौर पर उसकी नाफरमानी ना करता चला जाए। क्यों? इसलिए कि लयजमअन्नकुम इला यौमिल क़ियामा, वापसी उधर ही को है, उसी की तरफ है। क़यामत के दिन तुम सबको जरूर इकट्ठा किया जाएगा। ला रईब फ़ी, लोगों याद रखो इस बात में कोई शक नहीं, ऐसा जरूर होकर रहेगा। लेकिन अल्लज़ीन ख़सिरू अन्फुसहुम, वो लोग जिन्होंने अपने आप को खसारे में डाला हुआ है, फ़हुम ला युमिनून, बस वो मानते ही नहीं है, उनको बात समझ ही नहीं आती, वो अपना रवैया दुरुस्त ही नहीं करते। अच्छा, ये जो क़यामत के दिन का आना है ना, ये भी दरअसल अल्लाह सुभान व तआला की रहमत ही का इजहार है। कैसे? इसलिए कि अल्लाह ताला सबको उनके आमाल का बदला दे। दुनिया में तो ये मुमकिन ही नहीं कि एक अच्छे इंसान को उसकी अच्छाई का पूरा बदला मिले और एक बुरे इंसान को उसकी बुराई का पूरा बदला मिल जाए। जैसे एक शख्स ने पहले 100 बच्चों को कत्ल किया और जब उसको कैद किया गया तो उसने खुदकुशी कर ली। अब खुद तो एक था, लेकिन उन सब का बदला एक से तो नहीं चुकाया जा सकता। एक शख्स एक के बदले में ही खत्म हो सकता है ना, सबके बदले में तो नहीं। तो फिर कोई एक जगह हो कि जहां इंसान को पूरे का पूरा बदला दिया जा सके। इसी तरह एक इंसान 10 लोगों के साथ भला सलूक करता है, अब वो 10 लोग अगर उसको जवाब देना चाहे तो बदले में तो एक ही जवाब बनता है एक तरह से। तो कोई दिन ऐसा हो कि जहां ये सब कुछ मुमकिन हो, इसलिए अल्लाह ने क़यामत का दिन रखा। और फिर बसा औकात इंसान अच्छा कर जाता है, दुनिया में उसको कुछ भी नहीं मिलता, खुद चला जाता है, लोग उसके किए से फायदा उठाते रहते हैं। लिहाजा क़यामत का दिन हो कि जब उसको नस्ल दर नस्ल फायदा पहुंचाने का बदला मिल सके। तो गोया अल्लाह ताला की रहमत का इजहार है क़यामत का आना, कि जब बुरा करने वालों को उनकी बुराई का बदला मिलेगा और अच्छा करने वालों को उनकी अच्छाई का सिला। लेकिन जो लोग अपने आप को खसारे में डाले हुए हैं, वो नहीं मानते, उनको ये बात समझ में नहीं आती। वलहू, और उसी के लिए है, मा सकना फिल लैल वन्नहार, जो कुछ ठहरा हुआ है रात में और दिन में। सकना का ताल्लुक लैल से है, जो कुछ रात के वक्त ठहरा हुआ है। रात होती है तो ऐसा लगता है ना हर चीज ठहर गई, खामोशी हो गई, परिंदे चरिंदे सब अपने घोंसलों में लौट आते हैं, अपने घरों में वापस आ जाते हैं, सो जाते हैं, इंसानों की भाग दौड़ रुक जाती है, हर चीज जो लगता है ठहर गई। और वन नहार, दिन में, तो सकाना का ऑपोजिट जो है वो तहर्रका है, यानी हरकत करती है, तो वो यहाँ पर महजूफ है। तो उसके लिए है जो कुछ रात में ठहरा हुआ है और जो कुछ दिन में हरकत कर रहा है, खा वो आसमानों पे सितारे हैं या वो परिंदे हैं या हवाएं हैं या बादल हैं या इंसान हैं या जानवर हैं या हशरात हैं, हर रुकी हुई चीज और चलती हुई चीज, हर चीज का मालिक वो खुद है। वहुवस्समीउल अलीम, اور وہ سننے والا ہے، جاننے والا ہے، وہ رب جو ان تمام چیزوں کا مالک ہے، کیا اس کو چھوڑ دیا جائے؟ قل اغیر اللہ اتخذ ولیا، کیا میں اللہ کے سوا کسی اور کو دوست بنا لوں، سرپرست سمجھوں؟ فاطر السماوات والارض، جو آسمان و زمین کا پیدا کرنے والا ہے، وہو یطعم ولا یطعم، اور وہ کھلاتا ہے اور کھلایا نہیں جاتا. یعنی اے لوگو، جو رب اتنی طاقتوں کا مالک ہے، تم چاہتے ہو میں اس کو چھوڑ کر دوسروں کی طرف متوجہ ہو جاؤں، کسی اور کو الہ مان لوں، کسی اور کو اپنا مددگار سمجھوں؟ حالانکہ وہ رب تو ایسا ہے جو کھلاتا ہے اور خود نہیں کھاتا. دنیا میں کیا ہوتا ہے کہ انسان جس کا بھی سہارا ڈھونڈتا ہے وہ خود کمزور اور محتاج ہوتا ہے. یعنی اللہ کے سوا کسی اور پر بھروسہ کرنے کا نتیجہ خود انسان کا اپنا نقصان ہے، کیونکہ اللہ کے سوا باقی ساری مخلوق محتاج ہے. کیونکہ کھانا جو ہے نا، یہ کمزوری ہے، ایک ویکنیس ہے انسان کی. آپ نہ کھائیں تو آپ کو ویکنیس ہو جاتی ہے، اور اگر آپ کھاتے ہیں تو ویک ہو جاتے ہیں، سست پڑ جاتے ہیں. دونوں صورتوں میں ایک شدید محتاجی. آپ سوچیں، کھانا نہیں اس وقت کھایا تو آپ کا حال کیا ہے، اور گھر جا کے کھا لیں گے تو حال کیا ہوگا؟ اللہ تعالیٰ کو اس کی ضرورت نہیں، اس کی اصل طاقت اس کے پاس. دنیا میں کوئی کتنا بھی بڑا ہے، وہ سارے اس محتاجی کا شکار ہے، لیکن وہ اس سے بالا ہے. اس لیے اس کو چھوڑ کر کسی اور کی طرف توجہ کیسے کی جا سکتی؟ قل انی امرت ان اکون اول من اسلم، کہہ دیجئے کہ مجھے تو حکم ملا ہے کہ میں سب سے پہلے اس کے آگے سر تسلیم خم کر دوں. کس کی طرف اشارہ ہے؟ نبی صلی اللہ علیہ وسلم کی طرف، کہ مجھے تو حکم دیا گیا کہ میں سب سے پہلے خود اس کے آگے سر تسلیم خم کر دوں. وَلَا تَكُونَنَّ مِنَ الْمُشْرِكِينَ، اور ہرگز نہ ہو آپ شرک کرنے والوں میں سے. قُلْ إِنِّي أَخَافُ، آپ کہہ دیجئے بے شک میں ڈرتا ہوں. کس بات سے؟ اِنْ أَسَيْتُ، اگر میں نے نافرمانی کی، ربی اپنے رب کی، عذاب یوم عظیم، کہ وہ بڑے دن کا عذاب مجھ کو پکڑ لے گا. یہ کس کو کہا جا رہا ہے؟ حضور صلی اللہ علیہ وسلم کو. جیسے کل آپ نے پڑھا نا کہ حضرت عیسیٰ علیہ السلام کو اللہ تعالیٰ جب اپنی نعمتیں یاد کرائیں گے، پھر اللہ تعالیٰ ان سے پوچھیں گے، کیا تم نے کہا تھا لوگوں سے کہ مجھے اور میری ماں کو خدا بنا لو اللہ کو چھوڑ کر؟ تو اس وقت وہ ہیبت سے کیا جواب دیں گے؟ سبحانک، اور ان کے بال بال سے خون رس رہا ہوگا، اتنا خوف زدہ ہوں گے اللہ تعالیٰ کے روب اور جلال کی وجہ سے. کتنی بڑی ہستی اللہ سبحانہ وتعالیٰ کی، کہ جس کے آگے پیغمبر بھی جھکے ہوئے ہوں گے. یہاں حضور صلی اللہ علیہ وسلم کو حکم دیا جا رہا ہے کہ آپ کہہ دیجئے کہ مجھے حکم ملا ہے کہ میں خود سب سے پہلے جھک جاؤں اللہ کے آگے. لیکن کس قدر افسوس کی بات ہے کہ ہمارے معاشرے میں انبیاء کو، پیغمبروں کو اللہ تعالیٰ کے برابر قرار دے دیتے ہیں. قل انی اخاف، آپ کہہ دیجئے میں ڈرتا ہوں. پھر ہم کہتے ہیں نہیں، آپ تو زبردستی ہماری سفارش کرانے پہ قادر ہیں. کہہ دیجئے انی اخاف ان اسیت، میں ڈرتا ہوں اگر میں نے نافرمانی کی، ربی اپنے رب کی، عذاب یوم عظیم، اس بڑے دن کے عذاب میں پکڑنا ہو جائے. لیکن ہمیں یہ ڈر کیوں نہیں؟ ہم نے کوئی کام کرتے ہوئے کبھی یہ سوچا، کبھی یہ بولا، کبھی یہ کہا، انی اخاف ان اسیت ربی عذاب یوم عظیم، میں اپنے رب کی نافرمانی کروں تو ڈرتا ہوں کہ ایک بڑے خوفناک دن کی سزا مجھے بھگتنا پڑے گی. ہم ہر بڑے سے بڑا غلط کام کیا سوچ کے کر لیتے ہیں؟ اللہ غفور الرحیم ہے. بلا شبہ ابھی آپ نے پڑھا کہ اس کی رحمت ہر چیز پہ چھائی ہوئی ہے، اور اس نے اپنی ذات پر رحمت لکھ رکھی ہے، لیکن اس کے باوجود ڈر ہے. میں حضور صلی اللہ علیہ وسلم اور صحابہ کرام کیا اللہ کے غفور الرحیم ہونے کو نہیں جانتے تھے؟ کیا اس کی رحمت کا ان کو اندازہ نہیں تھا؟ پھر رحمت کے باوجود ڈرنے کا سبق دیا جا رہا ہے، اور دراصل یہ سبق ہم سب کے لیے. آپ صلی اللہ علیہ وسلم تو ہر کام ویسا ہی کرتے تھے جیسے اللہ تعالیٰ کا حکم تھا، جیسے اللہ سبحانہ وتعالیٰ چاہتے تھے، لیکن ہم ہی اس سبق کو بھول گئے. انی اخاف ان اسیت ربی عذاب یوم عظیم من یصرف عنہ یومئذ فقد رحمہ، جس سے اس دن پھیر لیا گیا کیا؟ عذاب. فقد رحمہ، اس پہ اس نے رحم کیا. اللہ کی اصل رحمت تو اس پہ ہوئی جس سے عذاب پھیر لیا گیا، جو اس دن سزا سے بچ گیا، جسے سورۃ آل عمران کی آیت 185 میں آپ پڑھ چکے ہیں، فمن زحزح عن النار وادخل الجنۃ فقد فاز، جو کوئی آگ سے بچا لیا گیا اور جنت میں داخل کیا گیا وہی کامیاب ہوا. وذلك الفوز المبین، اور یہی کھلی کامیابی ہے. کامیابی تو اس کو کہتے ہیں